अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र यो हो कार्यक्रम स्वास्थ्य सरोकार। नमस्कार, कार्यक्रम स्वास्थ्य सरकारमा यहाँलाई स्वागत छ। प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज। स्वास्थ्य सरकार हरेक हप्ताको सोमबार बिहान 7:30 बजे पश्चात आउने गर्छ। आज पनि हामी उपस्थित भइसकेका छौँ स्वास्थ्य सरकारमा विभिन्न जानकारीका साथमा। आज हामी आँपको फाइदा, त्यसै गरी देवघाटमा सञ्चालनमा आएको तीर्थालुका लागि अस्पताल, यो विषयलाई उठाउनेछौँ। आफूलाई फलहरूको राजा पनि भनिन्छ, यो निकै पौष्टिक मात्र होइन गुणकारी पनि हुन्छ। आफमा औषधीय गुण समेत पाइने विभिन्न खाले अध्ययनले पनि देखाएको छ। यद्यपि आँप पाक्ने सिजन सुरु नहुँदै बजारमा आएका औषधिले पकाइएका आँप खाँदा भने ध्यान दिनुपर्छ। स्वस्थ आँप खाँदा स्वास्थ्यमा हुने फाइदाहरू के छन्, यस विषयमा स्वास्थ्य सरकारमा अब हामी चर्चा गर्दैछौँ। पाचन प्रक्रियामा यसले सहयोग गर्दछ। आँपमा विभिन्न इन्जाइमहरू पाइन्छन् जसले प्रोटिनको संश्लेषणमा सघाउ पुर्याउँछ। त्यस कारण साँझ बिहानको गाउन्जेली खाना खाएपछि आँप खाइयो भने सजिलै खाना पच्दछ। यसका साथै आँपमा पाइने फाइबर, भिटामिन, मिनरल्सहरूले समेत शरीरको उपाचयन प्रक्रियामा सहयोग पुर्याउँछ। मधुमेहका लागि आँप उपयोगी छ। मधुमेहका रोगीमा जे पायो त्यही फलफुल तथा खानेकुरा खानु हानिकारक हुन्छ, तर ठिक मात्रामा आँप सेवन गर्दा मधुमेहीलाई बेफाइदा गर्दैन। आँपको सेवनले मधुमेहीको रगतमा चिनीको मात्रा बढाउँदैन। आँपमा ग्लाइकेमिक इन्डेक्स अर्थात् रगतमा चिनीको मात्रा बढाउने तह निकै कम हुने भएकाले मधुमेहका रोगीले आँप खानु राम्रो हुन्छ। त्यसै गरी आँपको अर्को फाइदा, कोलेस्ट्रोलको मात्रा घटाउँछ। आँपमा फाइबर, भिटामिन सी तथा पेक्ट्रिन जस्ता तत्त्व पाइन्छ। यसले शरीरमा हानिकारक कोलेस्ट्रोल मानिने कम घनत्वयुक्त लिपोप्रोटिनलाई घटाउन मद्दत गर्दछ। त्यसै गरी आँपको अर्को फाइदामा के छन् त, त्यस सम्बन्धी थप जानकारी। आँखाको दृष्टिमा पनि सुधार गर्छ। आँपको नियमित सेवन आँखाको दृष्टिलाई राम्रो बनाउन र आँखालाई स्वस्थ राख्न उपयोगी हुन्छ। आँपमा प्रशस्त मात्रामा भिटामिन ए पाइन्छ, तसर्थ आँपले रतन्दो तथा आँखा सुक्खा हुने रोगबाट समेत जोगाउन मद्दत गर्छ। दैनिक एउटा आँपको सेवनले शरीरलाई चाहिने भिटामिन ए को 1/4 मात्रा पुरा गर्छ। त्यसै गरी आँपले यौन वर्धक क्षमतामा पनि वृद्धि गर्छ। धेरैलाई थाहा नहुन पनि सक्छ कि आँप यौन वर्धक फल पनि हो। आँपको नियमित सेवनले शरीरमा यौन क्षमतामा वृद्धि गर्छ। आँपमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ, जुन हल्का यौन वर्धक तत्त्व हो। आँपमा एस्ट्रोजेन हर्मोन जस्तै एक युनिक पाइन्छ, त्यसले आँपको नियमित सेवनले महिला र पुरुष दुवैमा यौन क्षमतामा वृद्धि गर्छ। आँपलाई फलको राजाको रूपमा लिइन्छ। आँपका फाइदाहरू, आँप खाँदा स्वास्थ्यमा हुने फाइदाका विषयमा मैले यहाँ चर्चा गरेँ। पाचन प्रक्रियामा आँपले सहयोग मद्दत गर्छ, त्यस गरी मधुमेहका लागि पनि आँप उपयोगी हुन्छ। कोलेस्ट्रोलको मात्रा पनि घटाउँछ आँपले, आँखाको दृष्टिमा समेत सुधार ल्याउँछ। त्यसै गरी आँप सेवनले यौन वर्धक क्षमतामा वृद्धि गर्दछ। यो मैले जानकारी प्रस्तुत गरेँ आजको स्वास्थ्य सरोकारको प्रारम्भमा। पवित्र धार्मिक स्थल देवघाटमा श्रद्धालु भक्तजन तथा तीर्थालुको स्वास्थ्य उपचारका लागि गलेश्वर मन्दिर परिसरमा धर्मार्थ अस्पताल नयाँ व्यवस्थापन सञ्चालनमा आएको छ। गलेश्वर आश्रमका संस्थापक गलेश्वर बाबाको स्मृति दिवसको अवसर पारेर अस्पतालको स्तर वृद्धि गरियो। विगत 13 वर्षदेखि सेवा दिँदै आएको अस्पताललाई भरतपुरको चितवन मेडिकल कलेजले नियमित रूपमा चिकित्सकहरूको व्यवस्था मिलाउने भएको छ। यसै साथ एक दिन विशेषज्ञ चिकित्सकबाट बिरामीले उपचार सेवा पाउने भएका छन्। यसअघि सो अस्पतालमा सामान्य स्वास्थ्य प्राविधिकले स्वास्थ्य परीक्षण गर्दै आएका थिए। अस्पतालको सेवा सुविधा बढेपछि देवघाट क्षेत्रका बासिन्दालाई उपचारमा राहत मिलेको छ। धर्मार्थ अस्पतालमा मेडिकल कलेजको सहयोगमा दन्त विभाग समेत स्थापना भएको छ, जसमा दन्तरोग विशेषज्ञबाट उपचार गर्ने व्यवस्था पनि मिलाइएको छ। अस्पतालको स्तरोन्नतिका लागि स्वास्थ्य मन्त्रालयले 10 लाख रुपियाँ सहयोग गरेपछि आवश्यक उपकरण खरिद गरी व्यवस्थापन गरिएको छ। 1500 क्षमता रहेको अस्पतालमा 2 वर्ष मुनिका बालबालिका र 60 वर्ष माथिका वृद्ध तीर्थालुहरूलाई निःशुल्क उपचार पनि गर्ने व्यवस्था मिलाइएको छ। त्यसबाहेकका तीर्थालुहरूलाई सहुलियत दरमा औषधि र ल्याब परीक्षण खर्च लिएर उपचार सेवा दिने व्यवस्था मिलाइएको छ। अस्पतालमा उपचार हुन नसकेका बिरामीलाई चितवन मेडिकल कलेजमै सहुलियत दरमा उपचार गर्ने लगायत विषयमा पनि अस्पताल र कलेजबीच 19 बुँदे सहमति पनि भएको छ। 2057 सालमै स्थापना भएको अस्पतालमा उचित व्यवस्थापन तथा उपकरण अभावमा नियमित सञ्चालन हुन सकेको थिएन। यो अस्पतालको सञ्चालनपछि 198 कल्पास र 2000 भन्दा बढी वृद्धहरू प्रत्यक्ष लाभान्वित हुनेछन्। आश्रम स्थल वरपर रहेका 2000 भन्दा बढी घर परिवार समेत सेवा सुविधा पाउने भएका छन्। देवघाट पवित्र देवस्थल मध्येको एक हो। यहाँ देशका भक्तालुहरू तीर्थाटनका लागि आउने गर्छन्। यसबाहेक छिमेकी भारत लगायतका मुलुकबाट समेत तीर्थयात्रीहरू आउने गरेका छन्। यस्तो पुण्यभूमिमा आउने तीर्थयात्रीका लागि स्वास्थ्य सेवा प्रदान गरिनु अत्यन्त महत्त्वपूर्ण कुरा हो। नेपालमा स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचबाट टाढा रहेको अवस्थामा यस अस्पतालले साना बालबालिका र वृद्धवृद्धामाका लागि निःशुल्क सेवा दिने महान उद्देश्य बोकेको छ। यो आफैमा सकारात्मक पक्ष हो। अस्पताल सञ्चालनमा आए पनि पर्याप्त स्रोत र उपकरण अभावमा यो अस्पतालले आशा गरे जति सेवा दिन सक्दैन। पवित्र सेवाको भावनाबाट सञ्चालित यस अस्पताललाई मेडिकल कलेज जस्ता दर्जनौँ निजी अस्पतालहरूले औषधि तथा चिकित्सकीय सहयोग प्रदान गर्न जरुरी छ। धर्मार्थ अस्पताललाई सरकारी तथा निजी अस्पताल एवं विभिन्न संस्थाहरूले आवश्यकीय सहयोग प्रदान गरी यो अस्पताललाई सम्पूर्ण तीर्थालुका लागि निःशुल्क उपचार गरिने अस्पतालका रूपमा सञ्चालन गर्नु आवश्यक पनि छ। देवघाट पवित्र धार्मिक स्थल देवघाटमा सञ्चालनमा आएको अस्पतालका विषयमा मैले केही जानकारी प्रस्तुत गरेँ। अर्को जानकारी पनि रहेको छ, अस्पतालहरूले स्वास्थ्य निर्देशिका तेरेका छैनन्। निजी अस्पतालहरू पुनः दर्ता नभई स्वतः अवैधानिक हुने पनि जनाइएको छ। यससँग सम्बन्धित केही जानकारी, देशभरका सबै निजी अस्पताल स्वास्थ्य निर्देशिका 2070 अनुसार पुनः दर्ता हुनुपर्ने सूचना सार्वजनिक भएपछि निजी अस्पताल सञ्चालकहरू सरकारप्रति रुष्ट बन्न थालेका छन्। जेठ 8 गते दोस्रो पटक सूचना जारी गर्दै सरकारले अस्पताल पुनः दर्ताका लागि 15 दिनको समय दिएको छ। 22 गते समय सकिनेछ। यस समय अवधिमा पनि निजी अस्पतालहरू पुनः दर्ता नभई 23 गतेबाट सबै अस्पताल अवैधानिक ठहरिनेछन्। गत साल पुस 7 गते नै मन्त्री परिषदबाट निर्णय भई निर्देशिका लागू भए पनि निजी अस्पताल सञ्चालकहरूले आलटाल गर्दै आएका छन्। स्रोतका अनुसार निर्देशिका लागू भए पनि किन कार्यान्वयनमा आउन सकेन भनी अख्तियारले मन्त्रालयमा ताकेता गरेपछि सरकार पुनः यस विषयमा जागरुक भयो। यसअघि 2063 सालमा निर्देशिका आए पनि कार्यान्वयन हुन नसक्दा त्यो बेकामको बनेको थियो। गत वैशाख 13 गते काठमाडौँमा सम्पन्न निजी अस्पताल सञ्चालकहरूको संस्था अफिनले अधिवेशनबाट पारित गरी केही बुदा संशोधनका लागि मन्त्रालयको ध्यानाकर्षण गराएको थियो, तर उनीहरूको माग व्यवस्था गर्दै गत 8 गते पुनः सूचना सार्वजनिक गरिएको हो। अस्पताल सञ्चालकहरूले पार्टीका केन्द्रीय नेता राष्ट्रपति र प्रधानमन्त्रीलाई समेत यस विषयमा जानकारी गराए पनि केही उपलब्धि भएको छैन। अर्कोतर्फ स्वास्थ्य कार्यक्रम चलाउने सबै अस्पतालहरू 1 महिनाभित्र नवीकरण गर्नका लागि सिटीभिटीले समेत ताकेता गरिसकेको छ। यसले उनीहरूलाई थप समस्या पारेको छ। सरकारको आग्रह विपरीत उनीहरू सर्वोच्चमा रेट हाल्न जाने समेत तयारीमा छन्। स्वास्थ्य मन्त्री खगराज अधिकारीले स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तर उन्नति मापदण्ड सम्बन्धी निर्देशिका 2070 प्रभावकारी हिसाबले लागू हुने बताएपछि निजी अस्पतालका सञ्चालकहरू विरोधमा उत्रिएका छन्। आम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने परियोजनाको सुशासन एन 2064 को दफा 45 बमोजिम निर्देशिका तयार पारिएको हो। चितवनमा आशा अस्पताल बाहेक अन्य सबै अस्पतालहरू भाडामा सञ्चालित छन्। कतिपयको आफ्नै भवन पनि छैन। सटरभित्र अस्पताल खोलेर सडकमा पार्किङको सुविधा दिएका केही निजी अस्पतालले भने मापदण्डको चपेटामा परेका छन्। यस्ता अस्पतालले विकल्पको खोजी भन्दा पनि आन्दोलनका लागि तयारी गरिरहेका छन्। आफरको माग सरकारले व्यवस्था गरेपछि आन्दोलनमा जान बाध्य भएको अफिनका केन्द्रीय सदस्य पुष्पराज धिताल बताउँछन्। निजी अस्पतालको आफ्नै स्वामित्वको जग्गा र भवन केही वर्षका लागि असम्भव भएको समेत उहाँको ठहर छ। मापदण्डको विरुद्धमा आन्दोलनमा जानुको विकल्प छैन, केही वर्ष समय दिनु पर्यो, सकेको सुधार गर्छौँ, सञ्चालकहरू भन्छन्। स्वास्थ्य क्षेत्रमा चर्को लापरवाही देखिएपछि सरकारले अनुगमन समिति बनाएरै निर्देशिका पनि तयार गरेको छ। र अन्तिम प्रसङ्ग आजको स्वास्थ्य सरकारको पानी पर्न थालेको छ र पानी पर्न सुरु गरेसँगै डेङ्गुको प्रभाव पनि देखिन सुरु गरेको छ चितवनमा। त्यससँग सम्बन्धित केही जानकारी, तपाईँको घर अघि कतै पानी जमेको छ छैन, टायर गमला लगायतका वस्तुहरूमा जमेको पानी नै तपाईँलाई डेङ्गु सार्ने, लामखुट्टे जन्माउने थलो बन्न सक्छ। यो वर्षको बर्सात सुरु भएसँगै चितवनमा फाटाफुट डेङ्गु रोगका बिरामी पनि देखिन थालेका छन्। पानी पर्न थालेपछि डेङ्गु रोगी फाटाफुट देखिन थालेका छन्। समयमा नै सतर्क अपनाइएन भने डेङ्गुले महामारीको रूप पनि लिन सक्छ। यसतर्फ सतर्क हुन जरुरी छ। अघिल्ला वर्षहरूमा असार लागेदेखि डेङ्गुका रोगी भेटिने भए पनि यो वर्ष यसअघिदेखि नै भेटिन थालेका छन्। केही दिन यता डेङ्गु रोगकै कारणले चितवनका विभिन्न अस्पतालहरूमा 5 बिरामीले उपचार लिएका छन्। बिरामीमध्ये अहिले पनि 3 अस्पतालमै छन्। डेङ्गु एक किसिमको उच्च ज्वरो आउने रोग हो। डेङ्गुको जीवाणु भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले टोकेमा मानिसलाई डेङ्गु रोग लाग्छ। यो लामखुट्टे सफा र जमेको पानीमा फुल पार्ने र बच्चा जन्माउने गर्छ। 81 ज्वरो, उच्च ज्वरो आउने र शरीर दुख्ने, यो रोग सर्नबाट बचाउने हो भने लामखुट्टेको टोकाइबाट नै बच्नु चिकित्सकहरूले सुझाव दिन्छन्। अहिले पानी पर्न थालेको छ। जथाभावी राखिएका टायर गमला जस्ता वस्तुहरूमा जमेको पानीमा नै लामखुट्टे बसेका हुन्छन्। विगतका वर्षहरूमा देखिने यो रोगको संक्रमण अहिले रोक्न समयमा नै सतर्कता अप्नाउनु जरुरी छ। चितवनमा 2067 सालदेखि डेङ्गुको संक्रमण देखिएको हो। पानी पर्न थालेपछि देखिएको डेङ्गुको प्रभावको विषयमा यो जानकारी सँगै आजको लागि स्वास्थ्य सरकारको समय करिब करिब सकिएको छ। स्वास्थ्य सरकारमा आज आँपको फाइदाका विषयमा हामीले चर्चा गऱ्यौँ। त्यसै गरी डेङ्गुको प्रभाव पानी परेपछि चितवनमा देखिन थालेको छ, यस विषयमा स्वास्थ्य सरकारमा चर्चा गरेँ। त्यसै गरी पवित्र तीर्थस्थल, धार्मिक स्थल देवघाटमा अस्पताल सञ्चालनमा ल्याइएको छ, यसको प्रसङ्ग मैले आजको स्वास्थ्य सरकारमा प्रस्तुत गरेँ। यिनै जानकारीसँगै आजको लागि स्वास्थ्य सरकारको समय सकिएको छ। कार्यक्रम सुन्नुभयो, तपाईँलाई धन्यवाद छ। मेरो आवाज तपाईँ समक्ष पुर्याउन मद्दत गराउने रिजनलाई विशेष आभार प्रकट गर्छु। आजको श्रृङ्खलाबाट ध्रुवराज छुटिन्छु। तपाईँको साथमा स्वास्थ्यमय बितोस्। नमस्कार।